Hello and Namaste. You are watching the YouTube channel of Himali Sorharu, Nepali online radio from New York City. Please visit www.nepaliradio.com for our online radio programs. Action through communication. This is Himali Sorharu, Nepali online radio from New York City. नेपाली अनि यो प्रवासमा बसेर पनि एउटा नेपाली भाषा साहित्यको चाहिँ रक्षा गरौँ हामी सबै नेपाली भएर भन्ने एउटा उद्देश्यले यो सिर्जनाका यात्रा भन्ने कार्यक्रममा हाम्रो सीता दिदी हुनुहुन्छ यहाँ निलमजी उतातिर जानुभयो अर्को स्टेटमा हाम्रो मणि भाङदेवजी सहदेव भाइ अनि हामी सबैजना भएर चाहिँ एउटा यो कार्यक्रमलाई चाहिँ निरन्तरता दिने उद्देश्यले दुई वर्ष भयो सीता दिदी दुई वर्ष अगाडिदेखि यो सञ्चालन गरेको कार्यक्रम मेरो प्यारो लमजुङ जिल्ला डाँडा काँडा हिमाल चुली बग्छन् नदी खोला डाँडा काँडा हिमाल चुली बग्छन् नदी खोला माछा पुछ्रे काखमा छ मेरो प्यारो लमजुङ जिल्ला माछा पुछ्रे काखमा छ मेरो प्यारो लमजुङ जिल्ला रमाइलो छ कालिका मन्दिर गाउँ सहरको दरबार रमाइलो छ कालिका मन्दिर गाउँ सहरको दरबार थाहा पाए त्यही ठाउँमा आउँथे पर्यटक हजार थाहा पाए त्यही ठाउँमा आउँथे पर्यटक हजार पश्चिममा हेर्न लायक कर्पुटारको जात्रा पश्चिममा हेर्न लायक कर्पुटारको जात्रा प्राकृतिकले त्यसैमा नै छ मनोरमको घले गाउँको यात्रा प्राकृतिकले त्यसैमा छ मनोरम घले गाउँको यात्रा गोर्खा मनाङ छिमेकी उत्तर जिल्ला पर्ने गोर्खा मनाङ छिमेकी उत्तर जिल्ला पर्ने हरियाली डाँडा काँडा झर्न पनि झर्ने हरियाली डाँडा काँडा झर्न पनि झर्ने दक्षिण पश्चिम तनहुँ कास्की हेर्न लायक ठाउँ दक्षिण पश्चिम तनहुँ कास्की हेर्न लायक ठाउँ आउनु साथी त्यही ठाउँमा हामी सबै जाउँ आउनु साथी सब हेर्नलाई त्यही ठाउँमा जाउँ हरियाली बनोपाखा फुल्छन् लाली गुराँस हरियाली बनोपाखा फुल्छन् लाली गुराँस त्यही ठाउँलाई छोड्नु पर्दा यो मन हुन्छ उरा त्यही ठाउँलाई छोड्नु पर्दा यो मन हुन्छ उरा थ्याङ्क यू यो चाहिँ अहिलेको पनि समय परिस्थिति नेपालमा गणतन्त्र आए पनि सबै हाम्रा भावनाहरूको प्रतिनिधित्व नगरिरहेको सन्दर्भ छ त्यस अर्थमा मैले यो कविता सान्दर्भिकै हुन्छ कि भनेर यहाँ सुन्न अनुमति चाहन्छु यसको शीर्षक छ स्वाद भिन्न रहोस् होइन अब हाम्रो सधैँ खाना खाइरहेको भन्दा त्यसको टेस्ट चाहिँ डिफ्रेन्ट खालको होस् यहाँ प्रजा अब गणतन्त्र आइसक्यो त्यसपछिको स्वाद फरक होस् होइन शक्तिको पक्षमा होइन यथार्थमा बक्ने गर आफ्नो आफ्नाको शक्तिको पक्षमा होइन यथार्थमा बक्ने गर आफ्नै आफ्नाको अनुकूलतामा होइन राज्य सधैँ अटल रहने बलियो जगको निर्माण गर एउटा दम्बभित्र अट्टहास थियो जसले आफूलाई चिन्न सकेन एउटा दम्बभित्र अट्टहास थियो जसले आफूलाई चिन्न सकेन तर तिमीलाई चिन्नेहरूको परिणामलाई त स्वीकार गर तर तिमीलाई चिन्नेहरूको परिणामलाई त स्वीकार गर पक्कै बिर्सन गाह्रो पर्यो होला सुर्या सुन्दरी र आलिसान होटल आहा ब्याङ्ककको सहर आफैले आफैलाई किन्ने बेच्ने रहर आफैले आफैलाई किन्ने बेच्ने रहर अब त वाक्क दिक्क भयो पट्याट पनि लागिसक्यो अब त वाक्क दिक्क भयो पट्याट पनि लागिसक्यो हिजोकै परम्परालाई कायमै राख्ने भए हजारौँ हजार बलिदान किन बुढो गोरु नारेर प्रति जोत्न खोज्दैछौ किन त्यति बेला गिरिजालाई चाहिँ प्रधानमन्त्री चाहिएको थियो नि हिसाब गर त अब त बाछो पनि बहर भयो भन्दैछ उसले जोत्छु प्रति भनेर अब त बाछो पनि बहर भयो भन्दैछ उसले जोत्छु प्रति भनेर हलो अड्काउँदै पिड्दैछौ गोरु किन हलो अड्काउँदै पिड्दैछौ गोरु किन दिनदिनै गनेर अब भन्नै पर्ने भयो तिमी नै राख्म काँधमा जुवा तिमी नै राख काँधमा जुवा जोताहा तिमी नै बन प्रतिमा फल्ने फुल्ने बिरुवा तिमी नै चिन प्रतिमा फल्ने फुल्ने बिरुवा तिमी नै चिन त्यसैले बोलौँ बोलौँ मुखै खोलेर बोलौँ धैर्यता गर्न सक्नु पर्दछ। परिवर्तनको अपरिहार्यतालाई सम्मानले स्वीकार्नु पर्दछ। परिवर्तनको अपरिहार्यतालाई सम्मानले स्वीकार्नु पर्दछ। त्यसकारण काँधमा जुगा राख्न पाउनु पर्दछ। जोताहा बनेर हलो समाउन पाउनु पर्दछ। एउटा मौसमी बाली तिमी नै फलाउनु पर्दछ। जसको स्वाद भिन्न रहोस्, जसको स्वाद भिन्न रहोस्। धन्यवाद। कविता पनि कवितै भन्नु पर्ला। छिया छिया भएको मन, छिया छिया भएको छ यो दुखी मन, दुखेको मनलाई लगाइदेऊ न मलम। धन्यवादको साथसाथै गर्दछु सलाम, दयनीय अवस्थामा पनि चलाउँदैछु कलम। तिमी नै हौ मेरो यो जीवनको प्राण, तिमी बिना चल्दैन है बिहान बेलुकीको त्राण। विपक्षीहरू मेरा पनि छन्, हानिरहन्छन् बाँड, बार भत्काई खाइदिन्छन् बाली बनेर साँड। शब्दहरू थुप्रिएका धेरै धेरै छन् मुखभरि, व्यक्त गर्न गाह्रो छ गर्ने कसो गरी। झुक्ने बानी छैन मेरो भनी आई एम सरी, मनको व्यथा सधैँभरि घुम्छ वरिपरि। सुनाउँदिन मनको कुरा भनेर फाइदा छैन, ठानी कसैलाई आफ्नो यसले त धोका दिन्न। पोख्दा फेरि मनको बह भनी अन्यत्रलाई नकह, रोकेर रोकिन्न आँसु बन्द छ अश्रु दह। हो मलाई थाहा छ यो खुसी खुसीको संसार, सुनाइदेऊ कानमा भन्छन् मात्र शुभ समाचार। के गरौँ कसो गरौँ सुनाउन सक्दिनँ, हुन्छु म लाचार। यहाँको हाल खबर यस्तै छ, तितो मिठो विचार। एनकेन प्रकारेण हामी नराम्रो गर्दै नगरौँ, एक आपसका दुःखलाई आपसमा नै बाँडौँ। गन्तव्य हाम्रो एउटै छ, उद्देश्य एउटै छ, ढिलो चाँडो जानु छ बढी केपो लानु छ, ढिलो चाँडो जानु छ बढी केपो लानु छ। धन्यवाद। कविताको छिया छिया भएको छ मन। आज बिहान एउटा साथीले बिहानै फोन गरेर, स्टुडेन्ट भिसामा आएको दाइ, ग्रिन कार्ड बनाउनु सकिएन, याचन पनि भएन, मैले सिटिजनै बनाउने भनेर विचार गरेँ भनेर भन्नु हाँस्नु भयो। भनेपछि उहाँको सिटिजन आउँदै रहेछन्, अनि त्यसैले गर्दाखेरि चाहिँ त्यही उसमा त्यही मोडमा जे फुर त्यही ल्याएँ। त्यो चाहिँ लेख्न खोजे चाहिँ के भने, एउटा भ्रूण अवस्थादेखि मसान घाट पुग्दासम्मको मान्छेको विभिन्न स्टेजहरूलाई समेट्न खोजेको, अब जति समेट्यौँ त्यति यहाँ प्रस्तुत गर्छ। यता कविताको शीर्षक छ अजीबको एक जीव। रोमान्सको खेलमा नौ मास कैदमा परि, रोमान्सको खेलमा नौ मास कैदमा परि, जननीलाई असह्य पीडा दिँदै फुत्किन सफल भएको एउटा जीव। जननीलाई असह्य पीडा दिँदै फुत्किन सफल भएको एउटा जीव। दुई चार वर्षसम्म ओछ्यान र रक्ष्यानको ख्याल राख्न नसक्ने भए, दुई चार वर्षसम्म ओछ्यान र रक्ष्यानको ख्याल राख्न नसक्ने भए हुर्किएको एउटा जीव। टट्याङ मट्याङको आवाज सुरुवात गर्दै, टट्याङ मट्याङको आवाज सुरुवात गर्दै, घस्रिएर चार पाउ टेक्दै दरिलो बन्न खोजेको एउटा जीव। टट्याङ मट्याङको आवाज सुरुवात गर्दै, घस्रिएर चार पाउ टेक्दै दरिलो बन्न खोजेको एउटा जीव। तोते बोलीको आगमनसँगै कबाट कपुरी खबाट खरायो भन्दै ज्ञान मार्गमा लम्किएको एउटा जीव। तोते बोलीको आगमनसँगै कबाट कपुरी खबाट खरायो भन्दै ज्ञान मार्गमा लम्किएको एउटा जीव। बेला बित्दै जाँदा रसरङ्ग पूर्ण मस्तीको आगमनमा सलबलाउन पुगेको एउटा जीव। बेला बित्दै जाँदा रसरङ्ग पूर्ण मस्तीको आगमनमा सलबलाउन पुगेको एउटा जीव। उन्माद र यौनसाको खेप्की खाँदै, उन्माद र यौनसाको खेप्की खाँदै जिन्दगीको आनन्दको उपहार भन्दै हिँडेको एउटा जीव। उन्माद र यौनसाको खेप्की खाँदै जिन्दगीको आनन्दको उपहार भन्दै हिँडेको एउटा जीव। आफ्नो कैदी जीवनको सुरुवात र जननीको पीडालाई बिर्सिएर, आफ्नो कैदी जीवनको सुरुवात र जननीको पीडालाई बिर्सिएर उसैले अर्को जीवलाई कैदी पार्न सफल बनेको एउटा जीव। उसैले अर्को जीवलाई कैदी पार्न सफल बनेको एउटा जीव। आहार र विहारको चक्रव्यूह, माया प्रेमको नाटकभित्र, आहार र विहारको चक्रव्यूह माया र प्रेमको नाटकभित्र जालमाथि जाल बुन्दै अल्झी र बाँधिएको एउटा जीव जालमाथि जाल बुन्दै अल्झी र बाँधिएको एउटा जीव हजारौँ काँडाको बिजाई र घोचाइबाट हजारौँ काँडाको बिजाई र घोचाइबाट अय्यार आत्थो गर्दै मन गणन्ते लक्ष्यले दौडामा कुदेको एउटा जीव हजारौँ काँडाको बिजाई र घोचाइबाट अय्यार आत्थो गर्दै मन गणन्ते लक्ष्यले दौडामा कुदेको एउटा जीव सपना र विपना चाहना तृष्णाको कुम्लो बोकी सपना र विपना चाहना र तृष्णाको कुम्लो बोकी पसिना र आँसुले चुर्लुम्म डुब्दै गा प्यास मेट्न दौडमा दौडौँदो एउटा जीव पसिना र आँसुले चुर्लुम्म डुब्दै प्यास मेट्न दौडौँदो एउटा जीव गोत्ता र हन्डरको खेप्की खाँदै गोत्ता र हन्डरको खेप्की खाँदै घाँस र छहारीको पहिलो प्राथमिकतामा घाँस र छहारीको पहिलो प्राथमिकतामा सुखभोगको लालसाले सुस्केर हाल्दै पहरा र कान्लामा गल्ची बेल्चा चलाउँदै तृष्णाको परिपूर्ति गर्दै जिएको एउटा जीव पहरा र कान्लामा गल्ची बेल्चा चलाउँदै तृष्णाको परिपूर्ति गर्दै जिएको एउटा जीव धरतीको कुना कुनासम्म पुग्छु भने धरतीको कुना कुनासम्म पुग्छु भने नटुङ्गिने यात्रामा अतृप्त भाव बोकी नटुङ्गिने यात्रामा अतृप्त भाव बोकी तृप्तिको खोजीमा पुग्न लम्किएको एउटा जीव तृप्तिको खोजीमा पुग्न लम्किएको एउटा जीव दिनरात गुज्रँदै वर्षौँ बित्ता दिनरात गुज्रँदै वर्षौँ बित्ता उसमाथि शरीरले काँचुले फेरेको पत्तै नपाए उसमाथि शरीरले काँचुले फेरेको पत्तै नपाए एक थलोमा कुज्जिन पुगेको एउटा जीव एक थलोमा कुज्जिन पुगेको एउटा जीव संसार छेड्ने आँट बोकेको त्यही जीव संसार छेड्ने आँट बोकेको त्यही जीव आँगन समेत दुरदेश बनी शास्ति खेप्ने एउटा जीव आँगन समेत दुरदेश बनी शास्ति खेप्ने एउटा जीव अस्ति पन्जर देखिसकेर गलित हुँदासम्म अस्ति पन्जर देखेर देखिसकेर गलित हुँदासम्म अझै मनमा आशा र तृष्णा बोक्ने एउटा जीव अझै मनमा आशा र तृष्णा बोक्ने एउटा जीव आइपुग्छ अदृश्य शक्ति उसलाई अन्त्य गर्न आइपुग्छ अदृश्य शक्ति उसलाई अन्त गर्न आखिर बाँसमा कात्रोले कसिएर मसान घाटमा विलिन हुने अजीवको एउटा जीव धन्यवाद भैँचालो कस्तो अनौठोको रहेछौ तिमी भैँचालो सँगसँगै प्रलय ल्याउने सुनामी बोकेर हिँड्ने कस्तो अनौठोको रहेछौ तिमी भैँचालो सबैभन्दा उत्कृष्ट मानिएको मानव जातिले खडा गरेको संरचना एकपटक ध्वस्त पारिदिने तिम्रो क्षमता हेर्दा त हे भैँचालो जापानमा मात्र किन नेपालमा पनि तिमीलाई निम्त छ भन्न मन लाग्यो नेपालमा पनि तिमी हे भैँचालो सुनामी बोकेर आइदिए हुन्थ्यो भन्न मन लाग्यो तर बिन्ती गर्छु तिमीलाई हे भैँचालो तिमी र तिम्रो साथी सुनामीले हाम्रा वीर पुर्खाहरूले सृजिएको गौरवका सृजनाहरूलाई बचाएर हाम्रो गौरवलाई निमिट्यान्न पार्न खोज्ने ती किटाणुहरूलाई मात्र बढारेर निमिट्यान्न पारिदेऊ हाम्रो पुर्खाहरूले हामीलाई सुम्पिएको गौरव गाथा बचाउन ती किटाणुहरूलाई निमिट्यान्न पारि हामीलाई सहयोग गरिदेऊ होइन भने हे भुइँचालो तिमी र तिम्रो साथी सुनामी मानव इतिहासमा जसरी बदनाम भएका छौ त्यसरी नै हाम्रो इतिहास बदनाम भएर जानेछ किटाणुहरूको मात्र नेपालमा जय जयकार हुनेछ हे भुइँचालो हाम्रो देश नेपालमा महाप्रलय जाने सङ्केतको घन्टी बजिसकेको छ त्यसैले भुइँचालो तिमी र तिम्रो साथी सुनामी नेपालमा छिट्टो आइदेऊ होइन भने महाप्रलयमा बग्ने नेपालमा न त भुइँचालोको न त सुनामीको कुनै अस्तित्व होला न त भुइँचालो तिमी र तिम्रो साथी सुनामीको बदनामीको भन्दा कुनै अर्कै इतिहास बन्ला धन्यवाद सबैको हृदयभित्र खुसी छर्दै हिँड्दै जाऊ थुप्रै थुप्रै बाटाहरू सबैको हृदयभित्र खुसी छर्दै हिँड्दै जाऊ थुप्रै थुप्रै बाटाहरू जति विघ्न बाधा अडचन आइपरे पनि कहिले नरोकिउँ ती तिम्रा पाइलाहरू बढ अगाडि बढ म छु किन डराउँछु साथ साथमा दिँदै जाऊ आफ्नो पहिचान गर सेवा सधैँ गर सेवा जप सधैँ राम नाम यसै मरेर जानु त छ एक दिन मेरो कदा छ सबैजली यसपाली पनि यस्तै भयो उजली समस्याको खेती गर्न प्रक्रियाहरूले समाधानको बाली भित्राउनै चाहेनन् जहाँ समस्या थियो समाधानको बाटो पनि त त्यहीँ थियो नि तर उनीहरूले समस्यामै फाइदा देखे समस्या बेचेर समस्या कमाए आफूभित्र आफैलाई नहेरी खालि बाहिरै बाहिरै जगुरी सधैँ नै यही निरन्तरता कहिलेसम्म उजली पैसाको झोल गर्न नसकेर साइनले स्कुल बिचैमा छोडिछ अब ऊ पनि बाहिरिने विचारमा छोडे युवाको श्रम पोखिएर खाडी हराभरा हुन्छ उता निर्दोष छोराहरू मर्छन् मारिन्छन् बिना कारण भूमिमा यता बुहारीले छोरो पाउँछ फेरि अर्कै कुनै देशमा पसिना बगाउन तयारी बनाउँछ के नियति यस्तै हो उजेली जुनी त आखिरी एक पारकै हो नि ज्ञान र विवेक होइन चर्को र ठुलो स्वरले चिच्याउन सक्ने नै नेता हुने देशमा ए उजेली तिम्रो बोली बिक्छ कहाँ तिमीलाई निसाब मिल्छ कहाँ ए उजेली तिम्रो बोली बिक्छ कहाँ तिमीलाई निसाब मिल्छ कहाँ मेरो एउटा सानो लघु कथा पनि छ कुनै गाउँमा आमा छोरी मात्र बस्थे उनीहरूले एक दिन सहर घुम्ने इच्छा गरेछन् सहरको एउटा अग्लो धरहराबाट संसारदेखि नै हल्ला सुनेर उनीहरू दुवैजना चढेर हेर्ने निदो गरे अनि पाले पालो चढेर हेर्दाखेरि आमा पहिला गएर हेरिन् अनि आमाले हेरेर आएपछि छोरीलाई भनिन्छन् छोरी मैले त पुरै संसारभरि चोरै चोर फटा लोभी अवसरवादी फोहोर गायकहरू केही पनि देखिनँ नि संसार त यस्तो पो रहेछ आमाले आफ्नो जीवन अनुभव भन्दै थिइन् ए गाठी यस्तै त हो यस्तै छ र संसार भनेर छोरी हतारिँदै धराको टुप्पोमा गई हेरेर आए आमालाई भनिन्छ आमा मैले त चारैतिर सफा स्वच्छ राम्रो हराभरा इमान्दारी त मात्र देखेँ नि संसार त्यति राम्रो रहेछ छोरीले आफ्नो जीवन दर्शन सुनाउँदै थिएन थापा मेरो कविताको सिलसिलामा अल्झिएको छु कहिले अल्झिएर बाँचेँ कहिले अल्झिएर बाँचेँ कहिले बल्झिएर रोएँ तिनै सडक भित्तिहरूमा बेथा बजाई हाँसिरहेँ कहिले अल्झिएर बाँचेँ कहिले बल्झिएर रोएँ यिनै सडक भित्तिहरूमा बेथा बजाई हाँसिरहेँ मन उत्तरेर बिच अल्झिएको फुल भई पहाडको तरेली बिच अल्झिएको फुल भई अनकन्टा जङ्गल बिचको गुराँसी भई झरनाको थुनथुन आवाजसँगै चल्छ खनिहाल्दै जिन्दगीको तरङ्ग खोजिरहेँ कहिले अल्झिएर बाँचेँ कहिले बल्झिएर रोएँ खुसीहरूको बिचमा एकान्त सुनसान थियो खुसीहरूको बिचमा एकान्त सुनसान थियो आँखाभरिको विश्वासभित्र आशाको दिप जलिरहेथ्यो पर्खाइको सिँढीहरू पाइला अडिरहेथ्यो बोझ अझै थपिँदै थियो कहिले अल्झिएर बाँचे कहिले बल्झिएर रहे यिनै सडक भित्तिहरूमा बेथा बजाए हाँसिरहे के भन्नु के भन्छ हतार अघि घरमा थिएँ मैले एउटा सुन्तली भन्ने कविता ए सुन्तली आज तिमी साउको घरमा जाऊ सिलाएको भोटो लगी पिठो मागी ल्याऊ मैले लुगा सिलाउँछु अब कमर कसी सागा सिस्नु घट्छिन् आमा आज घरमा बसी छिटो जाऊ मेरी छोरी छिटै फर्की आऊ भोक प्यासा खटाउँदैन तिम्रो बुढो बाउ बुझिलिनु साउनी बजे भोटो ल्याएकी छु पानी प्यासा लागेको छ दौडी आएकी छु बाहिर आउँदा साउनीले लिएर आइन् पानी मलाई नछोई भाँडा नछोई हात थापेर खाने नखाउँ भने घाँटी सुक्यो खान मन छ पानी कसरी खाउँ हात थापी लागेको छैन बानी के हुन्छ त भने मैले भाँडा छुन थालेँ सिका छैन अहिलेसम्म तेरा आमा बाले हाम्रो भित्र आउने होइन छोएको खानौ हामीभन्दा सानो जात तिमी दमाई कामी नकरमाला बैँसोलु किन छोइस भाँडा शराब दिछिन् साउनीले किटी मुक्का दारा रुँदै रुँदै सुन्तली आफ्नो घर फर्की ढिलो आइस भनिकन आफ्नै आमा झर्की सुन्तलीका आँखाबाट आँसु खसेका छन् पिठो ल्याई ढिँडो खाने आशमा बसेका छन् रुन आई सुन्तली आफ्नो बाबा छिन हामी सानो जात भनी भन्नु भएन किन मेरो सुन्तली त्यही हो हजुर ऋतु शरद ऋतु नि यी सबैमा मनपर्ने मलाई वसन्त ऋतु नि पुरानो पाता ओइलाए झरे नयाँ आँकुरा कुन रुखमा गुण लाउनी हेर्छ पन्छी चाकुरा वसन्त ऋतु खुसियाली छाउँछ मनमा गोठाला दाइले चराउँछ वस्तु हरियो वनमा बिहानीको शीतको थोपा माकुरी जालमा कोइलीको मिठो बोली झर्नाको तालमा नयाँ जोश नयाँ जाँगर नयाँ उमङ्ग सप्तरङ्गी फुल फुल्दैछन् पार्छौँ हामी डङ्ग लेखापछि झरनाको आवाज झम्किन्छन् जताततै हरियाली मयूर पन्किन्छन् बगैँचाको वरिपरि भमराको धुन केही दिनपछि फोक्रिँदैछन् बेली चम्पा फुल किताबहरू पढ्दै अब एनएनजेको 25औँ वार्षिक उत्सव उसले मनाउँछ पछि आमा हुन्छ।